किरण बस एक बार भनन तिमी कहाँ गएर थियौ? मैले तिमीलाई धेरै ठाउँमा खोजेँ तर तिमी त यहाँ आएर आफ्नो घरमा बसेर मैले बोलाएको ठाउँमा नआएर तिमी यहाँ बसेर रेडियो मेरो सुनेर बसिरहेको तर मलाई धेरै खुसी लाग्यो। नमस्ते, म हास्य कलाकार रेशम फिरिरी। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 99.4 MHz कार्यक्रम लोक चौतारी। हो मित्र, तपाईँ यति बेला रेडियो मिरमिरे 99.4 MHz को प्रस्तुति कार्यक्रम लोक चौतारीलाई देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुन्दै हुनुहुन्छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोहरा यहाँहरूको आज प्रतिभाको सम्मान गरिरहेको छु। 477-0136 को माध्यमबाट टेलिफोन सम्पर्क गर्नुहोला अनि आफूलाई मनपर्ने गीत गुनगुनाउनुहोला भन्दै थिएँ। यति बेला कोही मित्र हाम्रो सम्पर्कमा आउनुभएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हिजो पानी परेको थियो है, आज चाहिँ पानी परेको छैन, वातावरण राम्रो छ। यता बन्द छैन अहिले, ठिक छ, राम्रै छ वातावरण। अब यो भनौँ न बन्द सन्त आज चाहिँ केही हल्ला सुनिएको छैन। अनि दिपा, आज कुन गीत सुनाउनुहुन्छ यहाँले हामीलाई? हुन्छ हे तिमी उता माया त टोलाउने फुलमा मात्रै कति हो बोलाउने के गर्दैछौ अहिले सानो तिम्रै मिठो बोली सुन्न सुन्गारे कि मैले माया त टोलाउने फोनमा मात्रै कति हो बोलाउने के गर्दैछौ अहिले सानो तिम्रै मिठो बोली सुन्न फोन गरे कि मैले सानो तिम्रै मिठो बोली सुन्न फोन गरे कि मैले यति नै मलाई भन्नुभयो? हजुर, कोहीलाई नै। हजुर कसैलाई होइन त, गीतले भनेको। ए, गीतले चाहिँ भनेको, तपाईँले भने हो नि त नि। होइन होइन, तपाईँले भने हो, अहिले त गीत त तपाईँले भने नि त नि। हजुर हजुर, मैले भने मैले त पहिले चाहिँ गीतले भनेको। यो रमाइलो होइन? हजुर। ओके दिपा, ल दाङदेखि सम्पर्क गर्नुभयो, खुसी लागेको छ। यसै गरी नै हामीलाई माया गरिरहनु होला, आजलाई हामी छुट्टिन्छौँ है। नमस्ते। हस् नमस्कार, दिपा ओली हुनुहुन्थ्यो दाङबाट हामीलाई सम्पर्क गर्नुभयो र लगत्तै फेरि पनि कोही मित्र हाम्रो सम्पर्कमा आउनु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ? म उहाँलाई हेलो भनेर बोलाउँछु है त। हेलो, नमस्ते। बोलाउनु त बोलाएँ, आवाज त हेलो भनेको हे मात्र आउँछ, अनि के गर्नु त नि होइन। हजुर हेलो। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ओहो, मान बहादुरजी, के छ हाल खबर? तपाईँले बोल्नु भएको त मलाई थर्का जस्तो आउँछ, तट तट गरेर मात्रै शब्द काटिएर आउँछ, मैले कसरी बुझ्नु? अलिक फोन टिप्ने ठाउँमा जानुहोस् न। एकदमै ठिकठाक छ, एकदमै ठिकठाक छ। मान बहादुरजी के गर्दै हुनुहुन्छ अहिले इमाटोलमा? इमाटोलमा म हल्का फुल्का काम गर्छु भाइ, कति टाइगर बजार लाग्यो आज। ए ल, धेरै खुसी लागेको छ। कुन गीत सुनाउनुहुन्छ त आज हामीलाई? म एउटा गाउँछु नि आइत भाइ, साथीहरूले गाएको गीतमा टाइगर छु नि त। ल ल ल, है ल, सुरु गर्नुहोस् न। कति वचनको गुरु साडै म पर्ती हरेक पल पल तर्पेर बाँचे छु दिलको पाना पानामा रगत र आँसुले तिम्रै नाम मुटु कोरेर आँसे छु कतिको पौँसियो र वचनको गुड चाँडै आऊ म पर्ती हरेक पल पल तर्पेर बाँचेछु दिलको पाना पानामा रगत र आँसुले तिम्रै नाम मुटुमा कोरेर साँचेछु दिलको पाना पानामा रगत र आँसुले तिम्रै नाम मुटुमा कोरेर साँचेछु। नमस्ते दाई। ए हस् त नमस्ते। ल सम्पर्कमा आउनुभयो मानबहादुरजी, आजलाई हामी छुट्टिन्छौँ है त। हस् दाई नमस्ते। नमस्ते। उहाँको नमस्ते नै धेरै खाएँ मैले, सुरुमा नि खाएँ, गीत गाइसकेपछि नि खाएँ, बिदा हुने बेला पनि खाएँ। यो एउटा भाग्य हो के, सञ्चार माध्यममा काम गरिसकेपछिका भाग्य हो यो एउटा अवसर। अब सीता र टलल बोलको एउटा तिज भाका म यहाँहरूमा आज प्रस्तुत गर्छु मित्र। उमा श्रेष्ठको यो साङ्गीतिक कोशैलीमा आवाज उमा श्रेष्ठ अनि खुमन अधिकारीको लय शब्द रहेको छ। श्रीकृष्ण छेत्रीको धिताल फिल्म्स प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ। सुनौँ अबको क्रममा सीता र टलल बोलको भाका। यस गीतलाई प्रस्तुत गरिसकेपछि फेरि पनि कोही मित्र हाम्रो सम्पर्कमा आउनुभएको छ, म उहाँलाई पनि स्वागत गर्छु। 477-0136 को माध्यमबाट उहाँ आउनुभएको छ मित्र। उहाँलाई अनियरमा बोलाइसकेपछि फेरि पनि गीत बजाउँला। कहाँदेखिको आउनु भएको छ? नमस्ते। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गङ्गपुको महादेव टार हाइटबाट को भन्नुभयो? प्रेम गुरुङ हजुर। प्रेमजी के छ हालखबर? एकदम ठिकै छ हजुर, ठिकै छ। हो घर कहाँ हो हाम्रो? हजुर घर कहाँ हो हाम्रो? हजुर घर कहाँ हो हाम्रो? फेरि घर त मेरो चितवन हजुर। फेरि एकचोटि हजुर भन्नुहोस् त। हजुर चितवन हजुर। ए होइन फेरि एकचोटि हजुर मात्र भन्नुहोस् न। ए हजुर घर कहाँ हो हाम्रो? चितवनको तन्नी भन्जाङ गाविस हजुर। ए बोल्नु सुन्नुभयो क्या तपाईँले? ओके प्रेमजी आज कुन गीत सुनाउनुहुन्छ यहाँले हामीलाई? ए म एउटा गाउँछु नि हजुर। हस् ल सुरु गर्नुहोस् न। हुन्छ। ए बैसा जो भान झल्किँदै गएको छ तिम्रै छेउमा बस्न मन लागेको छ केही त चिनो राख बहिनामा यही हो मेरो चढेको जवानी तिमीलाई सुधो छुट्टी छैन म झल्किँदै गएको छ तिम्रै छेउमा बस्न मन लागेको छ केही त चिनो राख बहिनामा यही हो मेरो चढेको जवानी तिमीलाई सुधो छुट्टी छैन म यही हो मेरो चढेको जवानी तिमीलाई सुधो छुट्टी छैन म हजुर। ल हुन्छ प्रेम सम्पर्कमा आउनुभयो धन्यवाद, आजलाई हामी छुट्टिन्छौँ है त। ओके बाई। र मित्र अब भने गीता खड्काको माइती घर नामक एक तिज साङ्गीतिक कोशैली म प्रस्तुत गर्नेछु। गीता खड्काको आवाज लय शब्द गीता खड्काको नै 7744 यो भाकाको पिआरबिटी नम्बर र गीताञ्जलि म्युजिक सेन्टरले बजारमा ल्याएको यस भाकालाई छोड्दै आजको बसाई लोक चौतारीबाट छुट्टिन्छु। सम्पूर्ण सञ्चार गृहका टेक्निसियन साथीहरूलाई धन्यवाद। आज बजेका गीत सङ्गीतका स्रष्टाज्यूहरूप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। सम्पूर्ण श्रोता ज जसले सुनेर सम्पर्क गरेर हामीलाई साथ दिनुभयो प्रस्तुतिमा, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै म गएँ त। नमस्ते, तपाईँको आजको थप बाँकी दिन धेरै शुभ बितोस्। It's coming.